غلاف خانہ کعبہ تھا میرے ہاتھوں میں، خدا سے عرض و گزارش کی انتہا میں تھا، طواف کرتا تھا پروانہ وار کعبے کا، جہاں عرض و سما جیسے میرے پاؤں میں تھا، حبیب میں میرے سجدوں کی کیفیت عجب، جبھی زمین پہ تھی زین کے کشاؤں میں تھا، در کرم پہ صدا دے رہا تھا عشقوں سے، جو ملتظم پہ کھڑے تھے میں ان گداؤں میں تھا، مجھے یقین ہے میں پھر بلایا جاؤں گا، یہ سوال بھی شامل میری دعا میں تھا، اب راستے کھلے پہنچوں میں یا خدا حج پر بلا مولا، کعبہ دکھا مولا، حج پر بلا مولا، مولا کعبہ دکھا مولا، مولا یا خدا بحر محمد تو مجھے حج پر بلا، یا خدا بحر محمد تو مجھے حج پر بلا، کاش میں بھی دیکھ لوں آ کر حسین کعبہ تیرا، حج پر بلا مولا، کعبہ دکھا مولا، حج پر بلا مولا، کعبہ دکھا مولا، مولا مولا مولا مولا، ہم گناہگار ہیں، ہم سیاہکار ہیں، کاش آ جائے بلاوا اس مبارک شہر سے، کاش آ جائے بلاوا شہر سے، ہے جہاں پر تربتے خیر البشر جلوانما، مولا حج پر بلا مولا، مولا کعبہ دکھا مولا، مولا حج پر بلا مولا، کعبہ دکھا مولا، اب راستے کھلے پہنچوں میں یا خدا دیکھ لوں گا میں تیرا پیارا حرم جاؤں گا پھر حاجیوں کے ساتھ شہر مصطفیٰ، حج پر بلا مولا، کعبہ دکھا مولا، حج پر بلا مولا، مولا کعبہ دکھا مولا، مولا اب راستے کھلے پہنچوں میں یا خدا وہ پیارا کعبہ، हरम तेरे बंदे हैं हम, फिर दिखा दे हरम तेरे बंदे हैं हम पे कर दे करम तेरे बंदे हैं हम, तेरे बंदे हैं हम, तेरे बंदे हैं हम। गुनाहगार हैं मौला हम, सियाहकार हैं मौला हम, गुनाहगार हैं हम, सियाहकार हैं हम, गुनाहगार हैं हम, सियाहकार हैं। हो करम करम करम तेरे बंदे हैं हम, तेरे बंदे हैं हम, तेरे बंदे हैं हम। सामने काबा तेरा हो दस्त बस्ता मैं रहूं, सामने काबा तेरा हो दस्त बस्ता मैं रहूं। ये करम कर दे खुदाया, ये करम कर दे खुदाया, सदका खैरुल वरा। ये करम कर दे खुदाया, सदका खैरुल वरा। पर बुला मौला, घर वाला दिखा मौला, हज पर बुला मौला, काबा दिखा मौला। अब रास्ते खुले, अब रास्ते खुले, पहुँचूँ मैं या खुदा, पहुँचूँ मैं या खुदा। अस्वद का मैं बोसा या खुदा लेता रहूं, हज पाए गौसुल वरा, मुझको शरफ ये कर रता। अब जमजम भी वहां पर खूब मैं पीता रहूं, अब जमजम भी वहां पर खूब मैं पीता रहूं। हो करम मुझ पर खुदा, हो करम मुझ पर खुदा, बहरे जनाबे मुस्तफा। हो करम मुझ पर खुदा, बहरे जनाबे मुस्तफा। हज पर बुला मौला, मौला दिखा मौला, मौला हज पर बुला मौला, काबा दिखा मौला। अब रास्ते खुले, अब रास्ते खुले, पहुँचूँ मैं या खुदा, पहुँचूँ मैं या खुदा। से तफसीर दरबारे नबी, हाँ क्यों न जाए मक्का से तफसीर दरबारे नबी। जब क्यों के दर पे बटता है खजाना नूर का, जब क्यों के दर पे बटता है खजाना नूर का। हज पर बुला मौला, काबा दिखा मौला, हज पर बुला मौला, काबा दिखा मौला। अब रास्ते खुले, अब रास्ते खुले, पहुँचूँ मैं या खुदा, पहुँचूँ